कसैले माया हे बसला रसैले छुटौन खोजला कसैले सानले मन थाम्न सक्दैन ज्यानले नजिस्कौ आँखाको सानले मन थाम्न सक्दैन ज्यानले भोलि फर्के आउँछु आउँदिन तिमलाई भेट्न पाउँछु पाउँदिन भोलि फर्के आउँछु आउँदिन पाउँछु पाउँदिन नहेर झ्यालै म बसी यो ठाउँको म परदेशी नहेर झ्यालैमा बसी यो ठाउँको म परदेशी भोलि फर्के आउँछु आउँदिन तिमलाई भेट्न पाउँछु पाउँदिन भोलि फर्के आउँछु आउँदिन तिमलाई भेट्न पाउँछु पाउँदिन माया हे बसला रसैले छुटौन खोजला कसैले माया हे बसला रसैले छुटौन खोजला कसैले नजिस्कौ आँखाको सानले मन थाम्न सक्दैन ज्यानले भोलि फर्के आउँछु आउँदिन तिमलाई भेट्न पाउँछु पाउँदिन पाउँदिन